कहिले समतल सागर भइरहिरिन्छ, कहिले छाल भई उर्लिदिन्छ, सम्हाल्नै गाह्रो बोझन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन। नमस्कार, स्वागत छ तपाईँलाई कार्यक्रम बहकिने मनको अर्को एउटा नयाँ श्रृङ्खलामा। कार्यक्रम बहकिने मन तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनबाट सुनिरहनु भएको छ, देशभरिका विभिन्न रेडियोहरूबाट एकैसाथ, अनि तपाईँ विभिन्न अनलाइनहरूबाट पनि सुनिरहनु भएको छ। म छु तपाईँसँगै महावीर विश्वकर्मा, अनि म बसेको यो कोठाको सिसा पारिपट्टि हुनुहुन्छ आत्मीय मित्र सुनिल राज भारत। हामी दुईजना तपाईँसँग आज केही समय अझै बस्नेछौँ, छोटो समय रहन्छ, समय त्यति लामो त रहन्न, तैपनि प्रयास भने गर्नेछौँ त्यो बिचमा। आज चाहिँ म बढीभन्दा बढी तपाईँहरूकै मुक्तक वाचन गर्ने त्यो प्रयासमा छु। फेसबुकमा हामीले राखेको स्ट्याटसमा प्राप्त भएका मुक्तकहरू लिएर आएका छौँ, केही गीत पनि सुनाउनेछु तपाईँलाई। नियमित बहकिने मनको नियमित फर्मेट जुन संरचना थियो त्योभन्दा फरकमा छौँ आज चाहिँ। अचेल समय निकै थोरै छ, त्यही भएर पनि हामीले पहिलेको जस्तो त्यो संरचना कार्यक्रमको जुन फर्मेट थियो त्यही अनुसार अगाडि बढ्न सकिरहेका छैनौँ। तपाईँ धेरैले किन यस्तो गर्नुभएको भनेर सोध्नु भएको थियो, मैले अघिल्लो श्रृङ्खलामा पनि भनेको थिएँ, अघिल्लो दुई श्रृङ्खला अघिल्लो श्रृङ्खलामा बिबिसी नेपाली सेवाको मिलिजुली नेपाली कार्यक्रमपछि हामी आउने गर्छौँ, त्यसैले गर्दाखेरि समय हाम्रो कम भएको हो। आज केही मुक्तकहरू तपाईँको सुनाउनेछु, म वाचन गर्नेछु यो अचेल त बहकिने मन। तपाईँसम्म यसरी आवाज मिसाउन आइपुग्दाखेरि पनि रात निकै घर्किँदो रहेछ, म अघि नै कति बेला 9:30 होला भनेर निकै कुरेर बस्नु पऱ्यो, जतिखेर घडी हेरे पनि समय नै नगएको जस्तो। तपाईँ कति त निदाइसक्नुभयो होला, कति सुन्दै हुनुहुन्छ होला, कति कार्यक्रम सुन्दा सुन्दै निदाउनुहुन्छ, त्यो पनि म अड्कल भने लगाउन सक्छु। हुन्छ, म त्यति धेरै अब अरू भूमिका बाँध्दिनँ, तपाईँका मुक्तकहरूतर्फ लाग्छु, सकेसम्म बढीभन्दा बढी मुक्तक वाचन गर्ने क्रममा छु म। ग्यास छैन, छैन तेल, अभाव भइरहेछ गाउँ सहरमा, अचेल अभाव भइरहेछ। ग्यास छैन, छैन तेल, अभाव भइरहेछ गाउँ सहरमा, अचेल अभाव भइरहेछ। कहिले नुनको, कहिले उनको अनुपस्थितिमा यो जीवन बाँचुन्जेल, अभाव भइरहेछ। प्रसुराम कार्की, मूलपानी दुई, भोजपुरका मित्रको यो मुक्तक। ग्यास छैन, छैन तेल, अभाव भइरहेछ। मधेसी मोर्चाले आन्दोलन सुरु गरेको 100 दिन आज भएको छ। आज बिहान हामी काठमाडौँको बसन्तपुरमा भेला भएका थियौँ, बिहान 6:30 बजे, र शान्तिपूर्ण तवरले एउटा ऱ्याली जस्तो निकाल्दै सहर परिक्रमा गर्दै बानेश्वर आइपुगेर एउटा कोण सभा जस्तो पनि गरेका थियौँ। विशेष गरी युवा साथीहरू नै थियौँ हामी, धेरै धेरै चाहिँ फेसबुक ट्विटर प्रयोगकर्ताहरूले आह्वान गरेका थियौँ त्यो कार्यक्रम। उद्देश्य यति मात्र कि यति लामो समय देश एउटा अवस्था एउटा समस्याबाट गुज्रिरहेको छ, वर्षौँ अघिदेखि उत्पीडनमा परेको मधेस मधेसी समुदाय र त्यहाँका जनताहरूले अधिकार प्राप्तिको लागि आन्दोलन गरिरहनु भएको छ, त्यो अधिकार प्राप्त कसरी हुनुपर्ने हो, कति भयो कति भएन भन्ने विषयमा सरकारले, सत्तापक्षी दलहरूले, अरू राजनैतिक दलहरू सबै मिलेर निकास निकाल्नुपर्ने हो। भलै त्यो आन्दोलन पछिल्लो समय नियन्त्रण बाहिर पनि गइरहेको छ, यतातर्फ पनि तपाईँ सबैले फेरि मूल्याङ्कन गरिरहनु भएको होला। यतातर्फ मधेसी मोर्चा पनि सचेत हुनु आवश्यक छ र देशमा उत्पन्न भएको यो अवस्थाबाट निकास चाहिँ कसरी ल्याउनु पर्ने हो त्यसमा सबै पक्ष, आन्दोलनरत पक्ष, सत्ता पक्ष, अरू राजनैतिक दलहरू पनि लाग्नु जरुरी छ गम्भीर भएर भन्ने उद्देश्यका साथ दबाब दिनेकै लागि त्यो कार्यक्रम आयोजना गरिएको थियो। यो मुक्तकसँग सम्बन्धित भएर पनि मैले थोरै कुरा उक्काएँ। म सर मुक्तकहरू नै वाचन गर्छु। रोशन ढुकढुकी निसङ्खे ओखल ढुङ्गाका हुनुहुन्छ, हाल काठमाडौँमा। नराम्रो बनाउने गन्ने कुरा हो, भ्याए सकेसम्म खन्ने कुरा हो। नराम्रो बनाउने गन्ने कुरा हो, भ्याए सकेसम्म खन्ने कुरा हो। त्यो मान्छे यस्तो उस्तो थियो, सास गएपछि भन्ने कुरा हो। अर्को मुक्त गिचार छु, अनिल सौगात सुवेदी ठुली पोखरी पर्वत हाल रियाद साउदी अरबमा हुनुहुन्छ। हिसाब किताब जे भए नि खाता रहिरहोस्, सुन्दर संसार सृष्टि गर्ने विधाता रहिरहोस्, सम्बन्धमा कुनै दिन उतार चढाव आए पनि अजम्बरी मायाको हाम्रो नाता रहिरहोस्। अर्को मुक्तक पनि अघि सार्छु, हरिविवश पिएम काप्री चौर सात सिम्ता सुर्खेतका हुनुहुन्छ। थाहा छैन भोलि के गरिने हो, कुन ठाउँमा कति बेला मरिने हो। थाहा छैन भोलि के गरिने हो, कुन ठाउँमा कति बेला मरिने हो। एक्लै छु आजसम्म, भोलि जोडिनु पर्दा जलाएर मोटो कसको सिउँदो भरिने हो। अर्को मुक्त गगी सार्छु, गणेश थारू बर्दिया राजापुर हाल मलेसियामा हुनुहुन्छ। जिन्दगी के हो आँसु पिउनेहरू बुझ्छन्, टालिएको मनलाई फेरि सिउनेहरू बुझ्छन्, हाँगाबाट फुललाई मात्र टिपिएर लग्दा यहाँ फुलसँगै काँडा भएर जिउनेहरू बुझ्छन्। अर्को मुक्तक पनि अघि सार्छु, अनुजा कठायतको मुक्तक हो, दैलेख सिंहासैन एक आकाका हुनुहुन्छ। शत्रु बनाउनेछु दिलको मान्छे साभार गर्न मिल्ने, सूत्र बनाउनेछु दिलको मान्छे साभार गर्न मिल्ने, मन पराएको मान्छेलाई नै प्यार गर्न मिल्ने। यदि यसो हुन सकेन भने बनाउनु छ ओखति, दिल टुटेका प्रेमीहरूको उपचार गर्न मिल्ने। काश यस्तो औषधि बनाउन मिल्ने भए त्यसको कति धेरै उपभोक्ताहरू हुन्थ्यो होला। सुगम श्यामसुद जीसी मैदान पाँच अर्घखाँची हाल बुटोल डुपन्देहीमा हुनुहुन्छ, उहाँको मुक्तक वाचन गर्छु। अचेल एउटै दृश्य बार बार देखिन्छ, पत्याउनै गाह्रो त्यही लगातार देखिन्छ, के भएको यस्तो भ्याउ पाउनै सकेका छैन, म ऐना हेर्छु तिम्रो अनुहार देखिन्छ। वा अर्को मुक्तक पनि अघि सार्छु, योगेश रसाईली यो दिन सल्यान ड्रिम हाल मलेसिया। हेर्दा हेर्दै दिन पनि रात भएपछि, तिम्रो लागि मेरो नसुहाउने जात भएपछि, अरे म के नै पो गर्न सक्छु र भगवानको पनि मैमाथि पक्षपात भएपछि, अरे म के नै पो गर्न सक्छु र भगवानको पनि मैमाथि पक्षपात भएपछि। अर्को मुक्तक अघि सार्छु, रन्जु खुलालको मुक्तक हो यो। समयले नै मलाई छलेको बेला, तिम्रो घरमा बिहेको कुरा चलेको बेला, रोए जस्तै गरी हर्षको आँसु हारिदिनु चित्तामाथि मेरो लास बलेको बेला। अर्को मुक्तको गिसार्छु, विवेक न्यौपाने सफल भरतपुर चितवनका हुनुहुन्छ। जिन्दगीको गाडी हाँक्ने साथी भएन, प्रेम कहिल्यै मानाबाट पाथी भएन, पिरतीका कुरा गर्न छोडेको छु अचेल, कुनै केटी साथी भन्दा माथि भएन। अर्को मुक्तक पनि गिसार्छु, मुस्कान रामु जीसी सन्धिखर्ग पन्ध्र सल्लीकोटका मित्रको हो। चोखो माया पाइँदैन बोली के गर्नु, तिमीसँग मनको कुरा खोली के गर्नु, पराईको मान्छे तिमी पराईको नै हुन्छौ, छुटेपछि तिम्रो साथ भोली के गर्नु। मुस्कान रामु जीसी सन्धिखर्ग पन्ध्र सल्लीकोट हाल छत्तीस पारीको देश मलेसिया भनेर लेख्नु भएको छ। एउटा मुक्तको गिसार्छु अनि त्यसपछि चाहिँ एउटा गीत पनि अघि सार्छु यो मुक्तकपछि। डियर विश्वकर्मा लेख्नु भएको छ, उहाँको मुक्तक यो। मेरो खुसीको बहार दिनुको के अर्थ, भाव पनि बार बार दिनुको के अर्थ। मेरो खुसीको बहार दिनुको के अर्थ, भाव पनि बार बार दिनुको के अर्थ। तिम्रो लागि खरिद गरेका चिनारीहरू अब लाऊ भनी उपहार दिनुको के अर्थ। खै जालमा परेर गई कि परेर गई, खै जालमा परेर गई कि परेर गई। कसरी भनु मरेर गई, कसरी भनु मरेर गई, मरेर गई। पलमा परेर गई कि परेर गई यो म पृष्ठभूमिमा बजिरहेको गीतलाई एकछिन पृष्ठभूमि बजाइरहनेछौँ हामी अनि तपाईँको मुक्तक अघि सार्नेछौँ बहकिने मनमा धेरै मुक्तकहरू छन् त्यसैले पनि थोरै समय छ है मुस्कान रामुजीसेको मैले भर्खरै पढेँ अर्को मुक्तक अघि सार्छु श्रीधर ढकाल तुलसीपुर दाङका हुनुहुन्छ हरेक चिजको एकैचोटि सार लिइआउँछु बाइक चढ्छस् त म कार लिइआउँछु हरेक चिजको एकैचोटि सार लिइआउँछु बाइक चढ्छस् त म कार लिआउँछु गरिब देखेरै तैँले हेप्दैछस् नि मलाई हेर्दै जा खुसीहरू अपार लिआउँछु अर्को मुक्त कवि सार्छु सौगात अधिकारी गाजलु भोरले रसुवाका हुनुहुन्छ मध्यराती सपनीमा मेरी आमा रोको देखेँ आँसु झार्दै एकै नासले मेरै तस्बिर छोको देखेँ सफलताको शिखर खोज्दै अनायासै हराउँदा म घरमा रित्तो भकारी भो कठै उनी भोको देखेँ कमल पुन निश्चल सुर्खेतका मित्रको मुक्तक अब अघि सार्छु न जलेर सकियो न गलेर सकियो न त आँखा छले जस्तै छलेर सकियो न जलेर सकियो न गलेर सकियो न त आँखा छले जस्तै छलेर सकियो जे गर्दा नि सकिएन यो याद भन्ने चिज सम्झिएरै बरु शरीर ढलेर सकियो शोभा तामाङ नवलपरासीका मित्रको मुक्त पढ्छु साथ दिन्छौ त किनारैमा देऊ तरेर के अर्थ जति रुन्छौ जिउँदैमा रोइदेऊ मरेर के अर्थ धेरै हुन्छ नि यहाँ आकाशको तारा झार्छु भन्ने हावामा मनको भावनाहरू छरेर के अर्थ गोपाल स्पन्दन ओली रुकुम खारा दुई हाल मलेसिया अब अघि सार्छु उहाँको मन बिग्रियो अनि तन बिग्रियो सम्हाल्न खोज्दा झन्झन बिग्रियो अब के बाँकी होला र सबै लुटेसी उसले गर्दा मेरो जीवन बिग्रियो विष्णु पाठक रामपुर पाल्पाका साथीको मुक्तक लिँदैछु यस्तै हुन्छ सम्बन्धमा खाटो आएपछि पाइला चाल्नै नसकिने बाटो आएपछि न वार न पार जिन्दगीलाई बनाउँछ पिल्सिएको सम्बन्धको पाटो आएपछि मिथुन पौडेल स्टुपिट बागलुङ नेपाल हाल भरतपुर चितवन उहाँको मुक्त पढ्छु थाहा छैन कोही यति खास किन हुन्छ उसै बिना मन जिउँदो लास किन हुन्छ यात्रा गर्ने बाटो नै फेरिएको मान्छेसँग उही बाटो भेट हुने आश किन हुन्छ निकै गहन प्रश्न राख्नु भएको थियो यात्रा गर्ने बाटो नै फेरिएको मान्छेसँग उही बाटो भेट हुने आश किन हुन्छ मन हो आश गरिरहन्छ यही त होला नि पर्दाभित्रको अनुहार जस्तो पनि हुनसक्छ रूपरेखा अनि आकार जस्तो पनि हुनसक्छ किन ढुकढुकीको मात्र बयान गर्छौ तिमी मेरो जिउने आधार जस्तो पनि हुनसक्छ अम्बिका अभिलाषी सुर्खेतका मित्रको यो मुक्तक देशमा नातावाद कृपावाद अँगाल्ने रित भएपछि उच्च ओहदामा भएका सबै अपरिचित भएपछि लाखौँ युवा घर छोडी परदेशी नै बाध्य भाषण आत्मक जोड्ने धौधौ हुने प्रमाणित भएपछि सन्तोष अमगाई नामजुङ दुई गोर्खा हाल दक्षिण कोरिया उहाँको मुक्तक बिहे हुँदैछ तर घर फरक भयो यो सिउँदो रङ्गाउने वर फरक भयो राधा खड्का बुटोलका मित्रको मुक्तक वाचन गर्दैछु बिहे हुँदैछ तर घर फरक भयो यो सिउँदो रङ्गाउने वर फरक हो बासा थियो संयौँ जुनी सँगै जिउने मर्ने मन त्यही तर आज रहर फरक भयो अर्को तिम्रो पनि मेरो जस्तै दुर्गति देखेको छु र एक्लै जिउनु पर्ने नियति देखेको छु ठडिएका बोतलभित्र शराब देख्यौ तिमीले मैले याद भुलाउने ओखति देखेको छु दुखी विकास पालुङटार गोर्खा हाल मलेसियाका मित्रको यो मुक्तक नवीन प्रधान भोजपुरका हुनुहुन्छ उहाँको मुक्तक वाचन गर्छु समयसँगै पाएको पीडा लिएर बाँचेको छु धुजा धुजा फाटेको मन सिएर बाँचेको छु जब बाँच्नुलाई अमृत पिउँदा घायल बने त्यसैले त अचेल जहर पिएर बाँचेको छु रबिना अधिकारी हेटौँडा एघार नवलपुरका मित्रको मुक्तक वाचन गर्छु अब छिट्टै फर्की आउँछु भने कुराएर गयौ तिमी चिना मिलाई बिहे मिति जुराएर गयौ तिमी न त अरूको हुन सक्छु न त तिम्रै हुने आश छ जीवन मृत्यु संघारमा पुराएर गयौ तिमी अर्को मुक्तक वाचन गर्छु सबिन दाहाल सर्लाही दिन बिराएर भेट्न आऊ मात लाग्न सक्छ सधैँ हामीसँग सँगै हुँदा बात लाग्न सक्छ सम्हालेर राख्ने गर मैले पठाएका ती प्रेम पत्र लुकेर लागेको मायाको सबुत हात लाग्न सक्छ अर्को मुक्तक वाचन गर्छु। गौतम ढकाल अविरल सल्यानकोट चार चिसापानी धादिङका। दाउरा घाँस वन पाखा गरेको याद आउँछ, हाँसखेल गर्दै बेसी झरेको याद आउँछ, साँच्चै कति मिठो लाग्थ्यो तिमीसँगको पल, तिमीलाई हेर्दै आँखा तरेको याद आउँछ। अब भने अर्को एउटा गीत अघि सार्छु, अनि त्यो सुन्दै गर्नुहोस्, म पनि सुन्छु। एकैछिनमा फेरि तपाईँको अरू बाँकी मुक्तकहरू लिएर आउनेछु। एउटा सानो घर बसाऊ भन्छ, तिमीलाई हेर्दै जीवन कटाऊ भन्छ। एउटा सानो घर बसाऊ भन्छ, तिमीलाई हेर्दै जीवन कटाऊ भन्छ। दुःखमा सुखमा सँगै रहौ भन्छ, ओहो स्टुपिड मन मेरो मन। सँगै बढी जिउला हामी, सतीनामा बाँच्न कडा भयो भने स्टुपिड मन मेरो मन। एउटा सानो घर बसाउँ भन्छ, तिमीलाई हेर्दै जीवन कटाउँ भन्छ। मन हो बहगिने मन, के भन्छ के भन्छ। विशेष गरी यो प्रेमसँग अलिक बढी नजिक हुन्छ मन, केही ढाँट्लान् केही लुकाउलान् कोही, तर पनि हाम्रो एउटा छ नि भनाइ कि त्यो खास्टोले ढाकेर बिरालो ढाकिँदैन भने जस्तै, कतिपय कुराहरू हामी लुकाउन खोज्छौँ तर लुक्दैन। ओसोले भनेका छन्, प्रेम यस्तो चिज हो जसलाई हामी जति दबाउन खोज्छौँ उति माथि उफ्रिन्छ, त्यो उति व्यापक बन्छ। एउटा भगुन्डोलाई तल हान्दा त्यो माथि उफ्रे जस्तै हो भनेर, प्रेम पनि त्यस्तै हो, किनकि यसको सम्बन्ध मनसँग हुन्छ। कतिपय कुराहरूको सम्बन्ध मस्तिष्कसँग हुन्छ र मस्तिष्कसँग सम्बन्ध हुने चिजहरूले नाफा नोक्सान हेर्छ, तर मनसँग हुने चिजहरूले सन्तुष्टि हेर्छ, आत्मसन्तुष्टि, त्यहाँ नाफा नोक्सानको कुरो हुँदैन। कार्यक्रम बहकिने मन सुनिरहनु भएको छ, म महावीर विश्वकर्मा सँगै छु। सिसा पारिपट्टि हुनुहुन्छ सुनिल राज भारत। अब थोरै समय छ, तपाईँको धेरै मुक्तकहरू छ, म मुक्तकहरू छिटो छिटो वाचन गर्छु। तपाईँ यति राति पनि सुनिरहनु भएको छ, निदाउने तर्खर गरिरहँदा तपाईँ गाली गर्नुहुन्छ मलाई। विदेशमा हुनुहुने साथीहरू कुन समयमा सुनिरहनु भएको होला, म मुक्तक वाचन गर्छु। अर्जुन खत्री इटहरी पाँच सुनसरी हाल कोरियामा हुनुहुन्छ। शिर आगोमा राखेर पीर आगोमा राखेर म जानेछु एक दिन शरीर आगोमा राखेर, शिर आगोमा राखेर पीर आगोमा राखेर म जानेछु एक दिन शरीर आगोमा राखेर, त्यति बेला हाँसी हाँसी बिदाई गर्नु तिमीले उपहारको मेरो त्यो तस्बिर आगोमा राखेर। अर्को मुक्तक पढ्छु, धनसिंह केसी डाँडा गाउँ आठ रुकुम हालको बेद। खुसी सारा लुटेर पीर नपठाउनु मन अन्तै साटेर, शरीर नपठाउनु पराईको घुम्टो ओढी बिहे गरी जाऊ सानु, सधैँ जसो खाली यो मङ्सिर नपठाउनु। यो मङ्सिर पनि कसैलाई चाहिँ बडो तनाव दिने विषय भनेर आउँछ, धेरैलाई आएको होला। जब आफ्नो मान्छेको घरमा बिहेको कुरा चल्न थाल्छ, त्यसपछि जब कुरा चल्न थाल्छ अनि धेरैको मन ढुकढुक हुन थाल्छ। पोषण शर्मा अधिकारीको मुक्तक छ, नलेखिएको पन्ना खाली नै मनपर्छ, मजाक गरी बजाएको ताली नै मनपर्छ, मिठो बोल या तितो वजन लगाऊ तिमीले, मलाई त तिमीले गरेको गाली नै मनपर्छ। अर्को मुक्तक छ लक्ष्मण संगम ढकारी चार असमका हुनुहुन्छ। दिनेहरूले झन्झन पीडा दिन थालेका छन्, यी आँखाबाट भने आँसु रित्तिन थालेका छन्। विपनामा नभेटिने गरी गएका मान्छेहरू कहिलेकाहीँ सपनामा भेटिन थालेका छन् यो चाहिँ धेरैलाई हुन्छ होला। विपनामा नभेटिने गरेर गएका मान्छेहरू सपनामा कहिलेकाहीँ भेटिन्छन् र कहिलेकाहीँ पनि त्यो बारम्बार भेटिन्छन्, पटक पटक भेटिन्छन्। कतिपय व्यक्तिहरू नभेटौँ भन्दा पनि भेटिन्छन्, कतिपय भेटौँ भेटौँ लाग्ने गरी भेटिन्छन्। फेरि कुमार गुरुङ बालाजुका मित्रको मुक्तक वाचन गर्छु। आज निष्ठुरीको फोटो देखेर रोएँ, मेरो आफ्नै भाग्य खोटो देखेर रोएँ। आज निष्ठुरीको फोटो देखेर रोएँ, मेरो आफ्नै भाग्य खोटो देखेर रोएँ। गइन धेरै टाढा जङ्घार तरेर मेरो प्रेम यात्रा छोटो देखेर रोएँ। अर्को मुक्तक छ जय राई हेटौँडा छ छतिउन हाल दोहा कतार। कसम त खान्छन् तर पुर्याउन बिर्सन्छन्, लगाएर आगो छातीमा निभाउन बिर्सन्छन्। बिर्सन त बाने नै भइसक्यो मानिसहरूको, रुवाउँछन् पहिला फेरि फकाउन बिर्सन्छन्। अर्को मुक्तक अघि सार्छु, अब केही छ निकै चाँडो पढ्नुपर्नेछ। आँखा अघि आइदिन्छन् रुवाएर जान्छन्, मुटुभरि छाइदिन्छन् रुवाएर जान्छन्। घात गरी छाडी गाकी निष्ठुरीका यादहरू दिनै पिच्छे धाइदिन्छन् रुवाएर जान्छन्। सरोज तिमल सिन्हा पुरानो भएको सपना मरिन काफेटार सिन्धुलीका मित्रको यो मुक्तक। निर्मल पाण्डे मानमा नौ ताडी कालीकोटका हुनुहुन्छ। जे जे भन्छौँ भन मात्र गरिदिउँला परिआए, मर्नै पर्छ भने पनि मरिदिउँला परिआए। मलाई अट्ने तिम्रो दिलमा ठाउँ छैन भने टाढा टाढा धेरै टाढा सरिदिउँला परिआए। डम्बर ऐर बैतडी कोठीला तिनका मित्रको मुक्तक वाचन गर्छु। यादले चिर्ला मुटु भनी कट्टर बनाएको, आफ्नै जीवन आफैसँग जोकर बनाएको। हिजो बन्दा झन्झन मलाई फरक देखे हँ, कोमल हुँदा दुख्छ मठु पत्थर बनाएको। पुष्कर रायमाझी छहरा पाल्पाको मित्रको मुक्तक वाचन गर्छु। वारी भएको छ न त पारी भएको छ, जिन्दगानी यसै गरी भारी भएको छ। माने वार नभए पार गराउँछु भन्दै अदालतमा उसको उजुर जारी भएको छ। अर्को मुक्तक वाचन गर्छु। कसैलाई पीर कसैलाई तकदिर ल्याएर आएको छ रुवाउन, फेरि मङ्सिर ल्याएर बिर्सेको थिएँ सम्झाउन आएको छ किन धोकेबाजको आँखाभित्र तस्बिर ल्याएर। सुरज रावल वीरेन्द्रनगर सुर्खेत उहाँको मुक्तकसँगै आजको लागि चाहिँ अरू मुक्तक वाचन गर्न भ्याउँदैनौँ। तपाईँ सबैले गाली गर्नुभयो मलाई, त्यो माया मिसिएको गाली स्वीकार्दै अर्को श्रृङ्खलासम्मको लागि म महावीर विश्वकर्मा पनि ओझेल पर्नुपर्ने हुन्छ। यतिन्जेल सँगै बस्नुभयो तपाईँ सबैप्रति आभार, कार्यक्रम सुनेर बस्नुभयो। नेपालमा चाहिँ धेरै रात परिसकेको छ अहिले, धेरै सुतिसक्नुभयो होला। कार्यक्रम सुन्दै निदाउनेहरूलाई मिठो सम्झना सुनाइदिनु होला। यतिन्जेल सँगै बस्नुभयो तपाईँप्रति आभार। यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिनु हुने आत्मीय मित्र सुनिल राज भारतप्रति कृतज्ञता व्यक्त गर्दछु। जिन्दगी यो फुलै फुलको थुङ्गो हुँदैन, मलाई एकदमै मनपर्ने यो गीत अन्जु बन्दको आवाजमा। यो गीत छोड्दै म पनि अर्को हप्तासम्मको लागि ओझेल पर्छु। हस् जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार।